माथि सायो मलाई एकाधी मन पर्यो साडी झन माथि सायो मलाई एकाधी मन पर्यो हे मलाई एकाधी मन पर्यो पहिले मन खान्छ नहेरु भने नि आँखा त्यतै जान्छ हे कति रमी मोरी रूपैले मन खान्छ नहेरु भने नि आँखा त्यतै जान्छ मान्छे गाली गाली कति रमी मोरी हो मान्छे गाली गाली एक नजर जुदाको मन बिगन खाली कति रमी मोरी हो मान्छे गाली गाली एक नजर जुदाको मन बिगन खाली एक नजर जुदाको मन बिगन खाली Okay. आउने झनै राम्रो बानी बोल्दा लजाउने हे छमा छमा पाउमा पाउजु बजाउने झनै राम्रो बानी बोल्दा लजाउने मान्छे गाली गाली कति राम्री मुरी हो मान्छे गाली गाली एक नजर जुदाको मन बिगना खाली कति राम्री मुरी हो मान्छे गाली गाली एक नजर जुदाको मन बिगना खाली एक नजर जुदाको मन बिगना खाली मान्छे गाली गाली कति राम्री मुरी हो मान्छे गाली गाली एक नजर जुदाको मन बिगना खाली कति राम्री मुरी हो मान्छे गाली गाली एक नजर जुदाको मन बिगना खाली